लव स्टोरी म मात्र हैन यार जो कोही पनि उठ्छ यदि उसले देख्यो भने हो जसमा सौन्दर्य छ हो जसमा सुवास छ जसले दिन धोका हो जसमा विश्वास छ रोमान्सले भरिपूर्ण नेपाली चलचित्र सम्बन्धी सम्पूर्ण जानकारी समेटिएको एकमात्र कार्यक्रम kollywood.com kollywood.com जसको अरु केही विकल्प छैन तिमी जहाँ पनि नमस्कार अनि हार्दिक स्वागत छ गोर्खा एफएम 93 मेगाहर्ज र www.gorkhafm.com मार्फत आज पनि kollywood.com को अर्को ब्रान्ड न्यू एपिसोडको साथमा उपस्थित भइसक्यौँ। काठमाडौँ स्थित गोर्खा एफएमको केन्द्रीय स्टुडियोमा हामीहरू छौँ। टेक्निकल सपोर्ट गर्दै हुनुहुन्छ जनक कार्की अनि आवाजमा शशी शर्मा मजगैया। काठमाडौँ र यसको आसपासमा 93 मेगाहर्जको फ्रिक्वेन्सी मोडुलेसनसँगै देशभरिका तमाम रेडियो स्टेसनहरूको तरङ्गहरू मार्फत र तिनै रेडियोहरूको अनलाइन साइटहरू मार्फत हामीहरू विश्वका कुना कुनामा पुगिरहेका छौँ। नेपाली चलचित्र उद्योगभित्रका ताजा ताजा अपडेट इन्फर्मेसन गर्नका लागि हामीहरू आउने गर्छौँ हरेक साता यसै समयमा तपाईँहरूको नजिकको रेडियो सेटमा। र नेपाली फिल्म इन्डस्ट्री यतिखेर कुन धारमा अगाडि बढिरहेको छ, नेपाली फिल्म इन्डस्ट्रीभित्रका कलाकर्मीहरू निर्देशक निर्माताहरू कहाँ कहाँ के गरिरहेका छन्, यतिखेर इन्डस्ट्रीबाट आउट भएका या भनौँ बजारमा लागेका चलचित्रहरूले बक्स अफिसमा कति कति कलेक्सन गर्न सफल भएका छन्, हामी ताजा ताजा अपडेट इन्फर्मेसन दिन्छौँ। आज पनि हामीले केही अपडेट केही इन्फर्मेसन दिनका लागि kollywood.com को निरन्तर एक घन्टासम्मको यात्रा तय गरेर आइसकेका छौँ। आशा छ एक घन्टासम्म तपाईँले साथ दिनुहुनेछ, हामीसँगै रहनुहुनेछ। हामी काठमाडौँमा गोर्खा एफएमको केन्द्रीय स्टुडियोबाट आवाज दिइरहेका छौँ र देशभरि अनि विश्वभरि एकैसाथ तपाईँहरू समक्ष पुगिरहेका छौँ। आज पनि विभिन्न जानकारीहरू छन्, हामीसँगै रहनुहोला यही आशा अपेक्षा गर्न चाहन्छु, यही अनुरोध गर्न चाहन्छु। र यतिखेर तपाईँहरू समक्ष लास्ट विकदेखि प्रदर्शन आरम्भ गरेको चलचित्र तथास्तुबाट एउटा साङ्गीतिक कोसेली पेश गर्न चाहन्छु, स्वीकार्नुहोस्। बत्तास रोक दिन्छु आकाश छेक दिन्छु म आफ्नो भाग्य रेखा आफैले सपना न देखा स्वर्ग को स्वर्ग हाम्रे दिल मा छ कलेबर डट कममा तपाईँलाई फेरि पनि स्वागत छ। हामीले पेस गऱ्यौँ तपाईँहरू समक्ष तथास्तु चलचित्रबाट साङ्गीतिक आवाज। हामी लास्ट विक रिलिज भएको चलचित्रभित्रबाट यो साङ्गीतिक आवाज तपाईँहरू समक्ष राखेका थियौँ। नेपाली फिल्म इन्डस्ट्रीमा पछिल्लो समयमा चलचित्रहरू बन्ने प्रदर्शन हुने क्रम जारी छ र पनि यो साता प्रदर्शन हुने केही चलचित्रहरूलाई देशको स्थितिले या भनौँ अहिले यो माघ आठ जुन संविधान जारी हुने मिति भनिएको छ, जनता समक्ष जनतालाई भ्रममा पार्ने एउटा मिति तय गरिएको छ र त्यही मितिको नाममा अनेक तरिकाले बन्द हडताल लगायतका कामहरू पनि भइरहेका छन्। यतिखेर अनेक राजनैतिक दलका नामबाट बन्द हडताल आह्वान भइरहेका छन् र त्यही बन्द हडतालले गर्दाखेरि नेपाली फिल्म इन्डस्ट्री पनि विक्षिप्त बनेको छ र प्रभावित बनेको छ। आजैदेखि प्रदर्शन हुने अल नेपाल प्रदर्शन हुने तयारीमा रहेको एउटा चलचित्र इच्छा आजदेखि प्रदर्शन हुन सकेन, लाग्न सकेन, त्यो बन्दको कारणले गर्दाखेरि रोकिएको भनेर यसै चलचित्रका निर्देशक मुनाल घिमिरेले हामीहरूलाई जानकारी दिनुभएको थियो। संविधान जारी हुने मिति नजिकै गर्दा विभिन्न राजनीतिक दलहरूले आह्वान गरेको बन्द हडतालका कारण चलचित्र इच्छाको रिलिज मिति स्थगित भएको छ भनेर प्रेस विज्ञप्ति पनि जारी गरिएको थियो। चलचित्रमा दहाङ राई, सुभाष थापा, दीपसिका साई, ओम प्रतीक, देशभक्त खनाल, श्याम राई, आकाश पल, आयुष्मा कार्की, रश्मि भट्ट लगायतका कलाकारले अभिनय गरेका छन् भनेदेखि यो चलचित्र मुनाल घिमिरे निर्देशित चलचित्र हो। यसै चलचित्रका निर्देशक मुनाल घिमिरे यतिखेर हाम्रो सम्पर्कमा हुनुहुन्छ, उहाँसँग एकैछिन हामी जोडिन चाहन्छौँ। हेलो, हजुर हजुर, नमस्कार मुनालजी। नमस्कार, नमस्कार सरजी, आराम हुनुहुन्छ? एकदम ठिक छ। आजदेखि प्रदर्शन मिति तय गर्नुभएको थियो इच्छाको, तर त्यसलाई स्थगन गर्नु पर्यो है, कारण के होला? कारण राजनीतिक कारण भनौँ, अब बन्दको प्रभाव। बन्दको प्रभाव, तर केही दिन अगाडि बन्द भए पनि फेरि हिजो आज अलिकति यो बन्द त्यति नभए जस्तो देखिया छ, तर पनि त्यो हुनसक्छ कि भन्ने केही प्रिज एजम्सन गर्नुभयो अनि बन्द के अरे यो स्थगन गर्नुभएको हो कि खास के हो? होइन, एक दुईवटा पार्टीले फिर्ता ल्याएको हो होइन, हजुर। भ्याली बाहिर चाहिँ अब थुप्रै त्यो सानसानो पार्टीहरू अरू राप्रपा नेपालको आन्दोलनहरू धेरै छ, त्यो कारणले गर्दाखेरि हो। अनि जस्तो अब के हुन्छ त, अब इच्छा कहिले लाग्छ? इच्छा अब चाँडै नै पुरा हुन्छ होइन, सबै मत छैन, अब राम्रो अवसर पारेर डेट फाइनल गर्छु मैले। एउटा पर्व होइन, जुन पर्वको अघि पछि अलिकति यो बिदाको दिन पनि परेको थियो, आज शुक्रबार, अब हिजो आफैमा चाहिँ सङ्क्रान्ति भइहाल्यो होइन, हिजो पनि बन्द थियो, भोलि पनि बन्द, यो अलिकति मौसम पनि चलचित्रका लागि उपयुक्त थियो होला सायद, अब उपयुक्त समय उपयुक्त मिति तय गर्न त समय लाग्छ होला नि फेरि है? त्यो त लाग्छ, अलिकति टाइम त लाग्छ, तर अब के भन्ने, अब राम्रो चलचित्र चल्छ भन्ने कुराको मान्यता राख्ने मान्छे हो म होइन, अब दर्शकले प्रतीक्षा गर्नुभएको थियो, अब दर्शक अधिकतम दर्शकलाई देखाउँ भन्ने चाहना पनि थियो होइन, तर अब समय परिस्थितिले अब राजनीतिक यो के भनौँ विकृतिले असर पार्यो, तर अब म राम्रै टाइममा लगाउँछु होला। के भन्नुहुन्छ अब यसरी चलचित्र उद्योगलाई मात्रै नभएर समग्र मुलुकलाई नै असर पार्ने गरी राजनैतिक दलहरूले संविधान पनि जारी नगर्ने अनि संविधान कै बहानामा अनेकन बन्दका कार्यक्रमहरू आयोजना गर्ने दलहरूलाई चलचित्र उद्योगको एकजना प्रतिनिधिको हैसियतमा के भन्नुहुन्छ तपाईँले? अब हुन्छ नि अलिकति अब यो चलचित्र उद्योगलाई पनि अझ राम्रो बनाउनका लागि स्वस्थ बनाउनका लागि राजनैतिक दलहरूले खेल्नुपर्ने भूमिका कसरी हेर्नुहुन्छ यहाँले? नयाँ उहाँहरूले आफ्नो काम त राम्रोसँग गर्न सक्नुहुन्न सक्नु भएको छैन होइन हजुर नालायक सिद्ध भइसक्नु भएको छ 601 नै होइन अब उहाँहरूले गर्दाखेरि आफ्नो काम त राम्रोसँग गर्न सक्नु नै भएको छैन र अरूको काम गर्ने अथवा काम गरेर खाने मान्छेहरूको समेत हात मुख बाँधिदिनु भएको छ उहाँले होइन उहाँहरूले भनौँ उहाँहरूलाई त तपाईँ भनेर सम्बोधन गर्न पनि लाज लाग्छ म आफूलाई होइन ती बेमानहरू अथवा चोरहरूले भनौँ होइन त्यसको परिस्थिति यस्तो छ मैले एउटा कुरा भन्छु आफ्नो राम्रो काम गर्ने प्रयास गर सक्दैनौ भने अरूको नराम्रो नगर होइन बन्द हडताल नगर हरेक नेपाली जनतालाई शास्ति दिने काम नगर स्कुल पढ्ने विद्यार्थीदेखि लिएर एउटा मजदुरी गर्ने मजदुरदेखि लिएर चलचित्र बनाउने चलचित्र कर्मी सबैलाई असर पारिराखेको छ व्यापार व्यवसायमा असर पारिराखेको छ होइन सक्छौ संविधान देऊ सक्दैनौ बन्द हडताल नगर त्यति मात्रै हो मेरो मुनालजी यो चलचित्र इच्छा कस्तो खालको चलचित्र हो दर्शकहरूलाई अझै पनि धैर्य गर्नका लागि प्रतीक्षा गर्नका लागि चलचित्र यस्तो खालको हो कसरी भन्नुहुन्छ? हजुर चलचित्र इच्छा फरक पुस्ताको फरक सोचाइ हो एउटा परिवारमा सम्पूर्ण उमेर र तर तप्ताका व्यक्तिहरू हुन्छन् सदस्यहरू हुन्छन् होइन सानो बच्चादेखि लिएर बुढो बाजेसम्म हुन्छन् र हरेकले आफ्नो इच्छा अनुसार आफ्नो जीवन जिउन पाउनुपर्छ आफ्नो सोचको मान्यता पाउनुपर्छ सम्मान पाउनुपर्छ भन्ने कुरा हो यो सानो कुरा त्यस्तो नयाँ नौलो कुरा होइन तर सानो कुरा हो एकदम सूक्ष्म तरिकाले हामीले विश्लेषण गरेका छौँ चलचित्र इच्छामा र हरेक व्यक्तिले आफ्नो इच्छा अनुसार जीवन जिउन पाउनुपर्छ र आफ्नो इच्छा पुरा गर्दाखेरि अरूको इच्छा सम्मान गर्नुपर्छ त्यति कुराहरू छ पारिवारिक सामाजिक कथावस्तुमा आधारित एकदम एकदम पारिवारिक सामाजिक त्यस्तो नेगेटिभ भल्गारिटी अथवा त्यसले चलचित्र चल्छ भन्ने मान्यतामा म छैन होइन एकदम स्वच्छ सुन्दर चलचित्र बनेको छ युनिभर्सल सर्टिफिकेट पनि पाएको छ होइन हरेक उमेरका बच्चादेखि बुढा बाजेसम्म सम्पूर्णले हेर्ने चलचित्र हो पक्कै पनि यो चलचित्र इच्छाको अब आगामी तय हुने मितिको पनि प्रतीक्षामा नेपाली दर्शकहरू पक्कै पनि हुनुहुनेछ राम्रो चलचित्रको प्रतीक्षा जतिसुकै समय किन नहोस् प्रतीक्षा पक्कै पनि गरिरहनु हुनेछ र नेपाली चलचित्र उद्योगलाई यसरी राजनीतिक दलको नामबाट बन्द हडताल आयोजना गरेर प्रभावित पार्ने काम पक्कै पनि यो राम्रो काम होइन यहाँले भने जस्तै हामीले पनि त्यही ठम्म्याएका छौँ यो जोडाइका लागि यहाँप्रति धेरै आभार व्यक्त गर्न चाहन्छु मुनाल सर एकदम धन्यवाद धन्यवाद उहाँ हुनुहुन्थ्यो निर्देशक निर्माता मुनाल घिमिरे र निर्माताको छवि अत्यन्त उचाइमा पुगाउनुभएका निर्माता हुनुहुन्छ मुनाल घिमिरे र त्यतिकै राम्रो अभिनय गर्ने अभिनेता पनि र सँगै अहिले चलचित्र निर्देशनबाट नेपाली चलचित्र उद्योगमा एक किसिमको फरक करियर डेभलप गर्न चाहनुहुन्थ्यो मुनाल घिमिरेले र उहाँद्वारा निर्देशित चलचित्र इच्छा आजैका मितिदेखि प्रदर्शन हुने भनेर तय भएको थियो तर देश समकालीन यो अवस्था यो परिस्थितिको कारणले गर्दाखेरि बन्द हडताल जस्ता कामहरूको प्रभावले गर्दाखेरि मुनाल घिमिरे निर्देशित चलचित्र इच्छा प्रभावित बनेको छ र आजको प्रदर्शन हुने मिति स्थगन गरेको छ र हेरौँ कहिले आफ्नो मिति तय गर्नेछ इच्छा समूहले इच्छामा विवाह करकापमा होइन स्वेच्छामा हुनुपर्छ भन्ने कुरा पनि देखाउन खोजिएको बताइएको छ गम्भीर विष्टको नृत्य रोशन श्रेष्ठको द्वन्द तथा प्रकाश घिमिरेको लेखन रहेको इच्छामा रोम ओली नवीन श्रेष्ठ प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ र यो चलचित्र हामीले जानकारी दिइसक्यौँ मुनाल घिमिरे निर्देशित चलचित्र हो हामी यही चलचित्रभित्रबाट अर्को एउटा साङ्गीतिक कौशली तपाईँहरू समक्ष पेश गर्न चाहन्छौँ kollywood.com सुनिरहनु होला छैन कुनै चल

स्मार्ट युनिफर्म एन्ड सर्टिङ सुटिङ चावाहिलले विश्व प्रसिद्ध इटालीको बेस्ट फेब्रिक अर्मानी भित्र्याएको छ। यसैले अर्मानी सुट सिलाउन चाहना राख्नेहरूले अब हामीलाई सम्झनुहोस्। हामी कहाँ ब्याङ्क, फाइनान्स, अफिस, स्कुल, कलेजका युनिफर्म लगायत तपाईँको इच्छा अनुसारको सुट तयार गरिनुको साथै अर्जेन्ट सुट 12 घन्टामा तयार पारिन्छ। स्मार्ट युनिफर्म एन्ड सर्टिङ सुटिङ चावाहिल, नेपाल टेलिकमको ठिक पछाडि, फोन 44 86 197 44 86 197। हामी कहाँ होम सर्भिसको पनि सुविधा छ। भाउजू, हजुर पनि फेसियल गराएर आइसक्नु भयो? यहाँ यति काम बाँकी छ, पार्टी पनि सुरु हुन लागिसक्यो, अब म के गर्नु? यो लिनुहोस् नानी, VLCC होम फेसियल किट विथ नेचुरल इन्ग्रेडियन्ट्स। सजिलै 4 स्टेप्समा तपाईँलाई दिन्छ इन्स्टेन्ट ग्लोइङ स्किन। अब फेसियल गर्न कति सजिलो। लुक ब्युटिफुल नेचुरली विथ VLCC। गोर्खा FM 93 MHz। एक्शन, कमेडी, लव स्टोरी। म मात्र हैन यार, जो कोही पनि उठ्छ यदि उसलाई देख्यो भने। हो जसमा सौन्दर्य छ, हो जसमा सुवास छ, जसले दिन्न धोका, हो जसमा विश्वास छ। रोमान्सले भरिपूर्ण नेपाली चलचित्र सम्बन्धी सम्पूर्ण जानकारी समेटिएको एकमात्र कार्यक्रम Kollywood.com। Kollywood.com जसको अरु केही विकल्प छैन। तिमी जहाँ भए पनि ओके Kollywood.com तपाईँ सुन्दै हुनुहुन्छ। काठमाडौँमा गोर्खा FM 93 MHz को तरङ्ग मार्फत काठमाडौँ र यसको आसपाससँगै देशभरिका तमाम रेडियो स्टेसनका तरङ्गहरू मार्फत हामी Kollywood.com तपाईँहरू समक्ष पुगाइरहेका छौँ। अनि विश्वभरि एकैसाथ www.gorkhafm.com र देशभरिका सबै रेडियोहरूका अनलाइन साइटहरू मार्फत तपाईँहरू समक्ष हामी पुगिरहेका छौँ। यो कार्यक्रम तपाईँ आफ्नो फुर्सदको समयमा www.thulopardha.com र www.airawate.com पनि हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ र डाउनलोड गर्न सक्नुहुन्छ। र यो कार्यक्रम तपाईँहरू समक्ष www.radioyamj.com पनि आउँछ। अनलाइन रेडियो यामजे मार्फत पनि आजै बेलुका 6 बजेदेखि 7 बजेसम्म तपाईँ विश्वभरि एकैसाथ सुन्न सक्नुहुन्छ। यो जानकारी पनि तपाईँहरू समक्ष हामी राख्छौँ। कार्यक्रम Kollywood.com काठमाडौँ स्थित गोर्खा FM टेक्निकल सपोर्ट गर्दै हुनुहुन्छ जनक कार्की, अनि आवाजमा शशि शर्मा मजगैया तपाईँहरू समक्ष प्रत्यक्ष छु। र देशभरिका सबै रेडियो स्टेसनका टेक्निसियन साथीहरूलाई पनि अन्तर हृदयबाट सम्झिरहेका छौँ। हामीहरूले यतिखेर बन्द हडतालका कारण प्रभावित चलचित्रहरूको सूचीमा तथास्तु पनि परेको छ। लास्ट विक प्रदर्शित यो चलचित्र हो। रेखा थापाद्वारा अभिनीत यो चलचित्रले बक्स अफिसमा बन्दका बावजुद पनि राम्रै कलेक्सन गरिरहेको जानकारी हामीले पाएका छौँ। र यतिखेर हाम्रो सम्पर्कमा नायिका निर्मात्री रेखा थापा हुनुहुन्छ, उहाँसँग हामी जोडिन चाहन्छौँ। हेलो। हेलो हजुर, रेखाजी नमस्कार। नमस्ते, सन्चै हुनुहुन्छ? एकदम ठिक छ। कता हुनुहुन्छ अहिले? म घरमा। घरमै हुनुहुन्छ है? अनि कसरी चलिरहेछ दिनहरू? अब यो एक हप्ता भयो तथास्तु रिलिज भएको, आजदेखि दोस्रो हप्तामा प्रवेश गर्यो होइन? हजुर, एकदमै सम्पूर्ण दर्शकहरूप्रति एकदम आभारी छु म होइन, एकदमै खुसी लाग्यो, दर्शकहरूले अत्यन्तै मन पराइदिनु भएको छ। अनि उपत्यका बाहिर पनि अत्यन्तै हिजो त कति ठाउँमा त अब अस्ति बन्द थियो होइन, पछितिर त्यो लागेन, अब खुलेको ठाउँमा पनि एकदमै राम्रो रेस्पोन्स, मतलब जतिवटा फिल्म लागेको थियो हाम्रो फिल्मसँग, मैले खेलेको फिल्मसँग सबैभन्दा अगाडिको व्यापार हुन्छ नि, धेरै नै माथिको व्यापारसँग कम्पेयर पनि गर्नु मिल्दैन। एज अ डिस्ट्रिब्युटर पनि म आफै पनि एफडी कम्पनीमा म आफै पनि छु, त्यहाँबाटको रिपोर्ट हेर्दाखेरि पनि मलाई आफैलाई पनि थाहा हुन्छ होइन। र मलाई डर चाहिँ के थियो भने यो बन्दले अलि इफेक्ट गर्ला कि भनेर सोचेको थिएँ, तर बन्दको एक दिन त पुरै दिन बन्द भयो नेपाल बन्द सुरुमा चाहिँ, त्यो दिन चाहिँ डेफिनेटली गाह्रो त भएको थियो, तर पनि जति आइदिनु भयो फिल्म होइन त्यो पनि आइ एम सो ह्याप्पी। र यसबाट तथा अस्तिबाट जति पनि कमी कमजोरी त्रुटिहरू छ होइन, म त खेलेको मात्रै हो, मैले अभिनय गरेको चलचित्र मात्र, मैले बनाएको चलचित्र त होइन, तर जति पनि कुराहरू कहीँ कहीँ कहीँ त डेफिनेटली त्रुटिहरू पनि सुनिन्छ होइन. रामप्यारीमा एउटा पनि क्वेसन एउटा पनि हुन्छ नि गुनासो गर्ने ठाउँ दिन्न, किनकि रेखा फिल्मबाट बनेको फिल्ममा चाहिँ पुरै मेरो अधिकार हुन्छ नि त. अब अरूको फिल्म खेल्दा त अलिक बोल्न मिल्दैन होइन, त्यो हिसाबले पनि जति पनि कमी कमजोरी यदि तपाईँहरूलाई लागेको छ त खासमा भने त्यो मैले खेलेको चलचित्र हो होइन, मलाई माफ गरिदिनु होला. म रामप्यारीमा त्योभन्दा अझै राम्रो कन्सेप्ट लिएर अझै राम्रो बनाउने कोसिस गर्छु, तर जतिले हेर्नु भएको छ अत्यन्तै राम्रो लाग्यो भन्ने कुराको रेस्पोन्स आएको छ. कस्तो खालको चलचित्र हो यो खास त थास्तो? खासै यो नारी हिंसाको विषयलाई लिएर छ, कमलरी प्रथा जुन छ नि हजुर, त्यो प्रथा एउटा त्यो प्रथालाई अलिकति अगाडि बढाउन खोजेको छ. जस्तो घरमा बस्ने काम गर्ने केटीलाई नै एक प्रकारको बाहिरको नजरमा चाहिँ श्रीमतीको उपमा दिने, घरमा त्यही प्रकारको यात्रा दिने, तपाईँको श्रीमतीको इच्छा विपरीत कामहरू गर्ने, उसलाई मानसिक र शारीरिक बलात्कार गर्ने आफ्नै श्रीमानले पनि होइन, यो विषयवस्तुलाई उठान गरिएको हो. तर कतिपय अवस्थामा फुल फ्रेङ्क होइन, जस्तो हाम्रो फिल्म लाइनकै दुई चारजनाले पनि बुझ्नु भयो होइन, कहीँ बुझिन भनेर भन्नुभयो. तथास्तो हेर्नु चाहिँ पर्टिकुलर तपाईँ कन्सटान्ट दिमाग लगाउनु पर्दो रहेछ कि. मैले सुरुमा स्क्रिप्ट मैले पनि बुझेको थिइनँ होइन, मैले सबिर दाला भन्ने दाइ मैले बुझिनँ भन्दाखेरि चाहिँ होइन यो यो हो भनेर चाहिँ बल्ल मैले बुझेँ. आम पब्लिकले बुझिरहनु भएको छ नि त्यो कुरालाई. सर र भन्दाखेरि एउटा सानो केटी होइन, मतलब काम गर्न जान्थे, अब डेफिनेटली आर्थिक स्थिति सम्पन्न बनाउन खोज्छ जो कोहीले पनि, उसले काम गर्ने बिचरा काम गर्न जाँदाखेरि घरकै मालिकले एक्सप्लोइट गरेर उसलाई जबरजस्ती स्वास्नी बनाएर जबरजस्ती स्वास्नीलाई दिनुपर्ने इज्जत नदिकन उसलाई अल द टाइम टर्चर गरेर जान्छ, मानसिक रूपले शारीरिक रूपले उसले बलात्कार गरेर जान्छ. जुन घटना चाहिँ हाम्रो समाजमा चलाउँछ अझै पनि छ, हाम्रो दिदी बहिनीहरू कतिपय अवस्थामा खुलेर बोल्न सक्नुहुन्न होइन, त्यही विषयवस्तुलाई उठान गरे हो. र एउटा महिला पात्र चाहेको खण्डमा रोग्नेलाई भगवान पनि मान्छे, र त्यो त्यही लोग्नेले राक्षसी रूप देखायो भने उसलाई मुक्ति दिन पनि पछि पर्दिन भन्ने सन्देश छ, किनकि यस्ता घटना धेरै घटाएको छ समाजमा. लोग्ने दिएको टर्चर खप्न नसके कि त श्रीमती आफै आत्महत्या गरेर मर्छे, कि त ऊ भाग्छे, कि त उसले मार्नु पर्यो होइन, तिनटामा एउटा कुरा हुन्छ होइन. तर आजको नारी चाहिँ सक्षम छ, सशक्त छ, त्यस्ता राक्षसहरूको अन्त्य हुनुपर्छ भन्ने सोचबाट अगाडि बढाएको छ कि त थाहा छ चाहिँ. जस्तो रेखा फिल्मको ब्यानरमा निर्माण हुने चलचित्रहरूमा मात्रै रेखा थापा आउनुहुन्छ भन्ने एक खालको जुन हल्ला थियो, जुन छाप थियो नि बजारमा, र रेखा थापाले त्यो खालको कमिटमेन्ट पनि नगर्नु भएको होइन होइन, तर अब तथास्तुमा कसरी आइपुग्नु भयो, यसको सिक्वेन्स के थियो खास? होइन, तथास्तुमा अब सबै दाई मेरो दाई हो होइन, सबै दाईको फिल्म खेल्दाखेरि केही फरक पर्छ जस्तो लागेन, किन स्क्रिप्ट स्टोरी नै एकदम राम्रो लागेको मलाई. र जस्तो अब एउटा के ब्लेम लगाइएको थियो भने मलाई रेखा थापाले चाहिँ रेखा फिल्मबाट बनेको चलचित्रमा मात्रै राम्रो हुन्छ यसको होइन, अनि यो आफूले बनाएको चलचित्रमा मात्रै यसले राम्रो गर्छ, यसको आफूले बनाएको चलचित्र मात्रै हिट हुन्छ भन्ने प्रकारको आरोप पनि थियो नि त. एटलिस्ट त्यो आरोपबाट त मुक्त पाएँ नि त मैले, तथास्तुले राम्रो बिजनेस गर्यो, हिट भइदियो होइन, धेरै दर्शकको साथ पायो, त्यो नै मेरो लागि अचिभमेन्ट भयो होइन. अबदेखि उपरान्त चाहिँ सम्भवतः म खेल्दिनँ होला, म रेखा फिल्मसमै बरु बरु एउटाले पुगेन भने वर्षमा दुईवटा बनाउला होइन, दर्शकहरूले जहिले पनि हेर्न खोजिरहनु भएको हुन्छ. मैले तथास्तुबाट पनि थाहा पाएँ, जुन घुल देखेँ, जुन जमात देखेँ, सानो एक महिनाको बच्चा च्यापेर आएको पनि देख्दाखेरि बहुत मन कटक्क खार्थ्यो कि मलाई, मतलब मेरो उपस्थिति वर्षमा दुईवटा हुँदाखेरि अझ राम्रो हुन्थ्यो कि भने जस्तो पनि कुराहरू आएपछि वर्षमा दुईवटा सम्भवतः बाहिरको फिल्म अलिक कम गर्छु. जस्तो सबिर दाईको मैले नाइन भन्नु सकेर स्टोरी राम्रो लागेको भएर मैले गरे हो, भविष्यमा पनि त्यस्तै स्टोरी भयो भने डेफिनेटली गर्न सक्छु कि. जसले चाहिँ समाजमा केही न केही सन्देश दिनु पर्यो, मैले पैसाको लागि खेल्ने होइन, मेरो उपस्थितिले त्यो हेर्ने दर्शकको अलिकति इन्करेजमेन्ट चाहिँ हुनु पर्यो कि, ओहो यस्तो रहेछ है, यस्तो गर्नुपर्ने रहेछ भन्ने प्रकारको दिमागमा भए पनि म गर्ने हो होइन. अनि पैसाकै लागि खेल्ने हो भने त म पनि मान्छे हो, मेरो पनि पैसा यही हो होइन, कयौँ फिल्म छोड्दिन थियो होला, तर दर्शकहरूको नजरमा मेरो उपस्थितिले थोरै भए पनि मनपट्टि परिवर्तन होस् भन्ने मेरो चाहना थियो, त्यसकारण मैले पनि त्यही कुरा उठाउन खोजिरहेको थिएँ. हुन त यहाँले केही हदसम्म जवाब दिइसके जस्तो लाग्यो. जस्तो प्रोफेसनल्ली एज अ नायिका होइन, जस्तो तपाईँ त एउटा हुने खालको चलचित्रहरूमा अभिनय गर्नु पर्यो, त्यो आफ्नो ठाउँको कुरा छ। तर अरू मेकर्सहरू रेखा थापाको मेकिङ जतिको हैसियतमा पुग्न नसक्या हो नि त, यहाँको अनुमानमा के हो खास? होइन होइन, त्यस्तो होइन, मैले दर्शकको इच्छा र म दर्शकहरूको भावनामा बकेर उहाँहरूसँग बुझेर उहाँहरूसँग भिजेर मैले काम गर्छु, म पैसा कमाउन गर्दिनँ कि। मैले चाहिँ यो समाजमा के घटनाहरू घटिरहेका छन्, यो समाजमा स्पेसली मैले महिला उत्पीडनमा परेका महिलाहरूको विषयवस्तु उठान गर्छु। उत्पीडनमा परेर कुनामा बसेर रुने होइन है, ढोकामा आएर रो, आँगनमा उभिएर चिच्याऊ, एटलिस्ट त्यो चिच्याटे पीडा कम हुन्छ होइन। महिला भनेको चाहिँ धर्मग्रन्थ अनुसार पनि हरेक विधामा महिला पोख्त छ, तर आजको कलियुगमा आएर चाहिँ वाइ किन स्टार्ट हुनु पर्यो भन्ने हिसाबले म महिलाको विषयवस्तु उठान गर्छु। एट द सेम टाइम समाजमा रियालिटीमै घटेका घटनाहरूलाई पनि, जस्तो मेरो रामप्यारी विजय दशमीमा आउँछ होइन, मैले रामप्यारीमा म मेरो इच्छा हो भने त डक्टर बन्नेको भए पनि हुन्थ्यो होला होइन, पाइलट बनेको, म रामप्यारी म टेम्पो ड्राइभर भन्दैछु होइन। भन्नको मतलब जस्तो एउटा मेरो घरमा मैले डक्टर इन्जिनियर भएको भए मलाई केटा माग्नेको ताँती हुन्थ्यो होला कि, बिहा गर्ने अफरहरू लिएर आएर, तर बिहे टेम्पो ड्राइभर मलाई हेपेर टेम्पो ड्राइभर रहेछ भइहाल्यो भन्ने प्रकारको सोच पनि छ यो समाजमा, त्यो सोचको अन्त्य हुनुपर्छ। पेसा सानो ठुलो मैले यस्ता यस्ता विषय उठान गर्ने हो, बाँकी र मेकिङको कुरा आइम ट्राइङ माई बेस्ट होइन, नेपाली छोरी हुँ होइन, आर्थिक स्थिति तपाईँहरू सबैलाई थाहा छ नै छ, चलचित्र क्षेत्रको स्थिति पनि थाहा छ तपाईँहरूलाई, मेकिङ त गर्न मन लाग्छ नि भाइ, कदै राम्रो हुन्छ नि, अब के गर्ने आर्थिक स्थितिले भ्याउँदैन होइन, र त्यो रिटर्न होला भन्ने पनि ग्यारेन्टी भएन, भनेपछि थोरै बजेटमा होइन भनौँ न 50-60 लाखमै राम्रो चलचित्र बनाउने कोसिस गर्छु, त्योभन्दा राम्रो भन्दा पनि कलरफुल बुट्टा हान्ने भन्दा पनि विषयवस्तु चाहिँ सशक्त हुनुपर्छ भन्ने मेरो मान्यता हो। ओके, भनेपछि राम प्यारी आगामी विजया दशमीदेखि प्रदर्शन गर्ने ढङ्गबाट यहाँले तयारी थाल्नु भएको छ? विजया दशमी कन्फर्मै हो। अनि यसको सुटिङ आरम्भ भइसक्यो? सुटिङ मेरो यो फागुनको अन्तिमदेखि हुन्छ, मेरो स्क्रिप्टहरू सबै हुन त आजभोलि गरे पनि हुन्थ्यो, अब तपाईँलाई थाहा छ अहिले नेपालको स्थिति होइन, संविधान बनिरहेको अवस्था छैन, अब के हुन्छ, अनिवलमा छ, बन्द हडताल फलानु तिलानु भइरहेछ, बन्द हडताल गर्नेलाई के भन्नुहुन्छ संक्षेपमा? दिस इज टु मच के, नेपाली जनताले शान्ति खोज्या हो कि, बन्द हडतालको बन्द हडतालले चाहिँ तपाईँको कुनै पनि चिज पाइन्छ जस्तो मलाई लाग्दैन, मान्छे भएर मान्छे जस्तो व्यवहार गर्नु पर्यो नि त, किन शास्ति दिने भने कि, कति त हरेक मान्छे तपाईँ हामीलाई फोनमा काम गर्ने होला या अफिसमा काम गर्ने होला, मजदुरहरूले के गर्ने, बाटोमा रोजगारी गरेर जुन खाइरह हुन्छ उनीहरूले के गर्ने, सबै नेपाली जनता होइन, बन्द हडतालको एउटा लिमिटेसन हुन्छ, बन्द हडताल त नगर्ने भनेर पार्टी जति हिसाबमा पनि सबै पारित भइसकेका थियो, जस्तो कहाँबाट आयो बन्द हडताल मैले बुझेको छैन कि। मैले के भन्छु भने बन्द हडताल भयो भने लेट्स गो ट्वाकेटहरू सबैजना सडकमा जाउँ, हडताल गर्नेहरूलाई चाहिँ कुटौँ भन्छु कि म चाहिँ, उनीहरूलाई चाहिँ ढुङ्गा हान्नु पर्यो कि, के हुन्छ फेरि हेर्नुहोस् है, उनीहरूले हामी फेरि खेल्छ भयो नि त, कुकुरले काट्यो भन्दैमा कुकुरलाई टोक्ने कुरा त आएन, मानसिक चेतनाको वृद्धि हुनु पर्यो मेरो भनाइ। रेखाजी सम्पर्कमा आइदिनु भयो, कुराकानी भयो, धेरै आभारी छौँ, धन्यवाद यहाँलाई, थ्याङ्क यू सो मच, थ्याङ्क यू। ओके, उहाँ हुनुहुन्थ्यो नायिका निर्मात्री रेखा थापा। लास्ट विक 25 पौषबाट मात्रै उहाँद्वारा अभिनीत चलचित्र तथास्तु अल नेपाल प्रदर्शन भइरहेको छ, र हामी kaliwood.com छौँ, गोर्खा एफएम 93 MHz को तरङ्गमा तपाईँ सुन्दै हुनुहुन्छ kaliwood.com काठमाडौँ र यसको आसपासमा र विश्वभरि एकैसाथ www.gorkhafm.com र देशभरिका रेडियोका अनलाइन साइटहरू मार्फत kaliwood.com तपाईँहरू समक्ष भुगिरहेको छ। हामी थप अपडेटका साथमा फेरि पनि आउनेछौँ, सुन्दै गर्नुहोला kaliwood.com। आदिवासी जनजातिका भाषिक सांस्कृतिक तथा पहिचानका कुरा, अनि प्राकृतिक स्रोत साधनमा पहुँचका कुरा, संविधान निर्माणदेखि नीति निर्माणसम्म, इन्डिजिनियस मिडिया फाउन्डेसनको साप्ताहिक रेडियो कार्यक्रम इन्डिजिनियस भोइस, इन्डिजिनियस भोइस हरेक बिहिबार बेलुकी 7:30 बजे, अब गोर्खा एफएम 93 MHz लगायत देशैभरि एकैसाथ। एउटै थालोमा एउटै थालोमा अब एउटै थालोमा होइन के एउटै थालोमा भन्या फर्निसिङ र फर्निचर अब एउटै थालोमा

लव स्टोरी म मात्र हैन यार जो कोही पनि उठ्छ यदि उसलाई देख्यो भने हो जसमा सौन्दर्य छ हो जसमा सुवास छ जसले दिन धोका हो जसमा विश्वास छ रोमान्सले भरिपूर्ण नेपाली चलचित्र सम्बन्धी सम्पूर्ण जानकारी समेटिएको एकमात्र कार्यक्रम kollywood.com kollywood.com जसको अरु केही विकल्प छैन तिमी जहाँ पनि ओके kollywood.com तपाईँ सुन्दै हुनुहुन्छ काठमाडौँमा गोर्खा एफएममा हामीहरू प्रत्यक्ष रूपमा तपाईँहरू समक्ष पुगिरहेका छौँ गोर्खा एफएम मार्फत 93 MHz फ्रिक्वेन्सी मोडुलेसनबाट काठमाडौँ र यसको आसपाससँगै देशभरिका विभिन्न रेडियो तरङ्गहरू मार्फत kollywood.com तपाईँहरू समक्ष पुगिरहेको छ विश्वभरि एकैसाथ www.gorkhafm.com र देशभरिका तमाम रेडियोहरूका अनलाइन साइटहरू मार्फत kollywood.com तपाईँहरू समक्ष पुगिरहेको छ यो कार्यक्रम तपाईँ आफ्नो फुर्सदको समयमा www.thulopardha.com र www.airavati.com मा पनि सुन्न सक्नुहुन्छ र मन पर्यो भने डाउनलोड गरेर राख्न पनि सक्नुहुन्छ यो कार्यक्रम आजै बेलुका 6 बजेदेखि 7 बजेसम्म तपाईँहरू समक्ष आउँछ अनलाइन रेडियो यामजे मार्फत त्यस अनलाइन साइटबाट पनि हामी सँगै रहन सक्नुहुन्छ यो सूचना सम्प्रेषण पनि तपाईँहरू समक्ष गर्न चाहन्छु अहिले पछिल्लो समयमा नेपाली चलचित्र मात्रै नभएर यो एल्बमदेखि लिएर चलचित्रहरूमा पनि 1, 2, 3 यो सिक्वेल तयार पार्ने क्रम पनि जारी छ र सिक्वेलको रूपमा सिरिजको रूपमा पनि चलचित्रहरू तयार भइरहेका छन् निर्माण भइरहेका छन् यसै क्रममा नाइ नभन्नु ल नामको चलचित्रको बारेमा त हामीहरू अत्यन्त फ्यामिलियर छँदैछौँ यो नाइ नभन्नु ल चलचित्र अत्यन्त चल्यो र त्यही चलचित्रको बेसमा रहेर नाइ नभन्नु ल 2 पनि निर्माण भयो प्रदर्शन भयो र त्यसले पनि बक्स अफिसमा राम्रै कलेक्सन गर्न सफल भयो र सँगै अहिले नाइ नभन्नु ल 3 पनि निर्माणको क्रममा अगाडि बढेको छ हिट सिरिज नाइ नभन्नु लको दोस्रो चलचित्र नाइ नभन्नु ल 3 पहिलो गीत सार्वजनिक भएको छ हालै मात्र चलचित्रको दोस्रो सिरिजमा प्रेम परियारको स्वरमा रहेको गीतले तहल्का पिटेको थियो मर्ने कसैलाई रहर हुँदैन भन्ने गीत तपाईँ हामी सबैले सुन्यौँ र यो गीत अत्यन्त चलेको अत्यन्त हिट भएको गीत पनि हो यसपटक भने चलचित्रमा संयोग योगीलाई गाउन लगाइएको छ सङ्गीतकार वसन्त सापकोटाका शब्द रहेको गीतमा राजेश पायल राई रजिना रिमाल र संयोग योगीले स्वर दिएका छन् गीतमा अनुभव रेग्मी सफला भट्टराई आर्यन सिग्देल पेरेङका कार्की सञ्चिता लोइटल र सुरज सिंह ठकुरीको अभिनय प्रस्तुत गरिएको छ कविराज गहत राजले कोरियोग्राफी गरेका छन् भने यस चलचित्र अघिल्लो सिरिजको शीर्ष गीतका कारण नै चलचित्र ब्ल्याकबस्टर भएको समीक्षा भएको थियो अघिल्लो हिट गीतमा भन्दा यसपालिको गीत बढी दम भएको चलचित्र युनिटले बताएको छ अघिल्लो हिट गीतलाई यसपालिको गीतले पछाडि पार्ला त हामीले त्यो प्रत्यक्ष गर्नुपर्ने हुन्छ हामी kollywood.com छौँ तपाईँहरू समक्ष kollywood.com विभिन्न अपडेटहरू गराइरहेका छौँ फेरि अन्य थप अपडेटहरूको साथमा तपाईँहरू समक्ष फेरि पनि आउनेछौँ यतिखेर अर्को एउटा साङ्गीतिक आवाज चलचित्र तथास्तुबाट स्वीकार्नुहोस् सागर भित्र डुबेर टिपे हुन्छ मोती हुन्छ सागर भित्र डुबेर टिपे हुन्छ सारा खुशी तिम्रै लागि आफ्नै मानी झिकै हुन्छ ओ फुलको रङ्ग झिके हुन्छ कलिबल डट कमको लगभग लगभग हामीहरू अन्त्यमा छौँ। अब आगामी साता प्रदर्शन हुने एउटा चलचित्रको विषयमा कुराकानी गरौँ। यो चलचित्र हो आगो टु। यो पनि एउटा सेरिज चलचित्र हो। यसअघि आगो नामको चलचित्र प्रदर्शन भयो र यो द्वन्द्वकालमा त्यो कथामा आधारित चलचित्र थियो र यसले पनि छुट्टै किसिमको महत्त्व राख्यो आगो नामको चलचित्रले इन्डस्ट्रीमा। र यसपछि अब आगो टु नामको अर्को चलचित्र पनि तयार भएको छ र आगामी साता यो चलचित्र प्रदर्शन हुनेछ। नेपाल प्रदर्शन हुन लागिरहेको यो चलचित्रको पनि हामीहरू समग्र दर्शकहरू श्रोताहरू चलचित्रको व्यग्र प्रतीक्षामा हुनुहुन्छ। हामीहरू सबै यसको प्रतीक्षामा छौँ। बहुप्रत्यक्ष चलचित्रको सूचीमा परेको चलचित्र हो आगो टु। राजनीतिक पृष्ठभूमि रहेको चलचित्र आगो टु करिब 14 वर्ष अघि प्रदर्शन भएको चलचित्र आगोको सिक्वल चलचित्र हो। यो मैले जानकारी दिइसकेँ। संविधान जारी हुने दिनको भोलिपल्ट प्रदर्शनमा आउन लागेको यो चलचित्रले राजनीतिमा फोहोरी खेल खेल्ने नेतालाई व्यङ्ग्य गर्न खोजिएको निर्देशक मदन घिमिरेले बताएका छन्। नेपाली जनताको भावना समेटी र नेपाली जनतालाई माया गर्ने भएकै कारण आगो टु निर्माण गरिएको घिमिरेको भनाइरहेको छ। चलचित्रको बारेमा सञ्चार माध्यममा विभिन्न समाचार प्रकाशन र प्रसारण भएपछि विभिन्न दलका उच्च ओहदाका नेताहरूले ल्याबमा नै गएर फिल्म हेरेको बुझिएको छ। तर निर्माण पक्ष यो बारे कुनै कुरा खोल्न चाहेको छैन। चलचित्रभित्र के छ र किन नेताहरू आगो टुको पछि लागेका छन् आश्चर्यको विषय बनेको छ। तत्कालीन समयमा आगोबाट डराएको राज्य सत्ता त्यही आगोको साइड इफेक्टले आगो टुलाई लिएको हुन सक्ने नायक सुशील छेत्रीले बताएका छन्। चलचित्रमा सुशीलको साथमा सारिका घिमिरे, गणेश गिरी, हेमन्त बुढाथोकी, किसान सुनार, गणेश सुप्रेती, प्रिया रिजाल लगायतका कलाकारहरूको अभिनय रहेको छ। यो चलचित्र नेपाली चलचित्र उद्योगमा अहिले क्यूमा बसिरहेका चलचित्रहरूमध्ये अत्यन्त बहुप्रत्यक्षित चलचित्र पनि भनिन्छ र किनभने राजनैतिक दलहरूले पनि यसलाई विशेष चासोको विषयमा राखेका छन् यो चलचित्रलाई। र संविधान जारी गर्न नसक्ने राजनैतिक दलहरू राजनैतिक हिसाबले फेलियर भएका कारण पनि यो चलचित्रले केही महत्त्व राख्छ, केही सन्देश प्रभाव गर्न सक्छ भन्ने अपेक्षा आम दर्शकहरूको छ। आम सञ्चार माध्यमले त्यो अड्कल काटिरहेका छन्। हेरौँ यसले कस्तो छाप पार्ने हो। माघ 9 नै त्यसको निर्णायक मिति भन्ने छ। त्यसपछि हामी निरन्तर अपडेटमा रहनेछौँ कलिउड डट कमको। हामी आजको यो श्रृङ्खलाको अन्त्यमा आइसक्यौँ। सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। जहाँ जहाँबाट जुन जुन अवस्थाबाट हामीलाई सुन्नुभयो तपाईँहरू सबैप्रति धेरै आभारी छौँ हामीहरू। र जुन जुन रेडियो तरङ्गहरूले हामीलाई साथ दिए ती सबै रेडियो तरङ्गहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ हामी। र काठमाडौँ स्थित गोर्खा एफएमको केन्द्रीय स्टुडियोमा मलाई टेक्निकल सपोर्ट गर्ने जनक कार्कीलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। अनि कलिउड डट कमको आजको यो श्रृङ्खला बाट शशी शर्मा मजगैया बिदा हुन्छु। सुन्दै गर्नुहोला गोर्खा एफएम 93 MHz। नमस्कार, जय सिनेमा, फेरि भेटौँला। आज हामी सँगै छौँ, खुसीले दङ्गै छौँ। आज हामी सँगै छौँ, खुसीले दङ्गै छौँ। आज हामी सँगै छौँ, खुसीले दङ्गै छौँ। Enjoy my friends, future kasle dekhyacha. Enjoy my friends, future kasle dekhyacha. Enjoy.